Esselamu aleyküm ve rahmetullah ala şanfetullah sureti Bani İsrail. Bu surete satrinin bir sureti ay. Mekki sureti ay. Me hekso yara ayet uen. Cine sureti Yusuf me hekso yara suret uen. Ayet uen. Hayrı me subhanellezi asra bi abdihi leyle minel mesle haram. Sen şurut edi galim. İsra, Miraç, Miraç-ı Zikr, Surat-ı Necm ve yine Surat-ı Necm, Esra, Rahat-ı Cerni falan Mescid-i Haram-ı Kâ, Mescid-i Aksa'dan yine Megala yine kâf bu Hz. Musa'yı zikr açıyor yine kâm, yine kâsa Nuh Aleyhisselam yine bilim içler hüyü bu Bani İsrail te yine vakiyat hın ta نافرمانی اور کن تھا اللہ تعالیٰ ان کے بے دفعہ عذاب موکلے تو بے دفعہ مانا کئی دفعہ پھر یہ جگہ حضرت سلیمان حضرت داؤد علیہ السلام جی بادشاہ تھا ہے وہ اب ڈیوائڈ تھے تھی نارتھ ساؤتھ کنگڈم میں ان میں جو وہی متی کنگڈم جگہ سا ختم تھی تھے سن قریب اچھی کرے تو موسل جو نئے نواز جو اثاریہ وارو ऐं हेठि बादशाह हुन खां ॿ सौ साल पोइ वरी ख़तमु करे थो नबुखत नसर बैबिलोन जो उनजी ॻाल्हि अचे थी त जेकॾहिं बुछराई कंदो त पोइ असां वरी तव्हांखे अज़ाब ॾींदासूं वॉर्निंग आहे या यहूदियुनि खे उन खां पोइ क़यामत जी ॻाल्हियुनि जी ॻाल्हि हले थी किताब जेको जेको कमु तव्हां कयो था उहो लिखिजे थो ऐं उहो निर्घट में तव्हांजे पियो आहे सिम उहा खुलंदी पंहिंजो क़यामत जे ॾींहुं ऐं पोइ तव्हांखे चइबो पंहिंजो किताबु पाण पढ़ो काफ़ी आहियो उन खां पोइ वाक़िया थियनि था जेके तौरात में जेके अहकामात आहिनि टेबलेट्स जा जेके टेन कमांड्स में चइजे थो उन्हनि जे मज़मून जा मज़मून आहिनि केतिरा उन खां पोइ ॿियूं ॻाल्हियूं आहिनि सोनाइप जूं सूरत जूं ऐं उन खां पोइ आख़िर मंझि वरी सूरत जे अचे थो पंहिंजो यहूदी वरी मिलंदा अची लफ़ीफ़ा अची गॾु थींदा क़यामत खां अॻु में उनजी ॻाल्हि अचे थी ऐं पंहिंजो फ़िरौन जे ग़र्क़ु थियणु वग़ैरह जूं ॻाल्हियूं ऐं आख़िर में दज़ाल जे फितरनि वग़ैरह जूं ॻाल्हियूं अचनि थियूं पोइ इन लिहाज़ खां सूरत ई ख़तमु थिए थी इन करे हिन सूरत जो नालो आहे ॿ नाला आहिनि हिकिड़ो नालो आहे बनी इसराईल बनू इसराईल बनी इसराईल आहे ऐं ॿियो सूरत जो नालो असरा आहे असरा माना राति जो सफ़र हाणे पढ़ूं था असीं पोइ इशारो कंदा वेंदासीं थोरो मुख़्तसिर पहिरीं असरा जी ॻाल्हि आहे राति जे सफ़र जी जेका बैतुल हराम खां बैतुल अक्सा ताईं रसूल पाक सलाहु अलैहि वसल्लम कई بسم الله الرحمن الرحيم سبحان الذي يسرى بعبده ليلا من المسجد الحرام الى المسجد الاقصى الذي باركنا حوله لسبب دعاه لنريه من اياتنا انه هو السميع البصير عربي نمبر ايات खां मूसा अलाम जी क़ौम ऐं उनजो हज़रत नूह जे ॿेड़ीअ ते सुवारे वारनि जे मज़ा हुअण जो ॻाल्हि ऐं पोइ बनी साहिल ते जेको ॿ दफ़ा जेको अज़ाब आया उहे हिन धरती ते मस्जिद उन्हनि जी ॾाठी वई वग़ैरह وآتينا موسى الكتاب وجعلناه هدى لبني إسرائيل ألا تتخذوا من دوني وكيلا ذرية من حملنا مع نوح إنه كان عبدا شكورا نوح عليه السلام بانوه شاكر شكر كندر تاكي خبيت شكر كندر تيو الله تعالى شكر نتاكن يهودية وقدينا بني الى بني اسرائيل في الكتاب لا تفسدن في الارض مرتين بدفع يملك تدفع فساد كنوا درتي تي ولا تعلن علوا كبيرا ودي وداي كنوا درتي تي फिनाजावादूलाहुमाबासनालैकुम इबादल्लनाउलीबासिन शदीदिन फजासूखिलालद्दियार वकानवादन मफूला। पहिरीं सन ख़रीब आयो पंहिंजो नॉर्थन किंगडम खे अची डाठाई ख़तमु कयईं। उन जी ॻाल्हि आहे या ॿ दफ़ा जेको नबख़त नसर थो अचे ऐं ॿ ऐं पंहिंजो सदन किंगडम खे ख़तमु थो करे, हेकर वरी पोइ ॿीहर यरूशलम खे ख़तमु थो करे। उन जी ॻाल्हि वरी इन्हनि वाक्यनि सां ज़िक्र ثُمَّ رَدَدْنَا لَكُمُ الْكَرَّةَ عَلَيْهِمْ وَأَمْدَدْنَاكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَجَعَلْنَاكُمْ أَكْثَرَ نَفِيرًا। हिकु तबाही बर्बादी खां पोइ वरी तव्हां ते अलाह ताला चङाई कई, वरी तव्हांखे माल औलाद ॾिनई, पैसो ॾोक सभु आबाद थियो। इन असंतुम असंतुम लिअनफुसिकुम वइन असअतुम फलहा फ़ैदा जा वादुल्लाख़िरते यसूजूअकुम। वरी ॿियो भेरो जॾहिं वली अदख़ुलुल मस्जिद कमा दख़लू अव्वल मरतिन वली तबिरू मालौ तत्बीरा। पोइ जेकॾहिं ॿई दफ़ा सदन किंगडम जी ॻाल्हि आहे त पहिरियों नबख़त नसर ऐं उन खां पोइ जेको रोमन्स जेको ख़तमु कयो 70 ईस्वी में 70 AD। हिन जी ॻाल्हि असां रबुकुम ऐं यरहमकुम वन उतुम उदना। अलाह ताला चाहे थो तव्हां ते रहम करे, पर तई बुछराई में काहे पवंदव, जीअं वरी पोइ काहियव त पोइ वरी हिटलर हथु आयो, वरी हाणे काहे पियो आयो बुछराईअ मंझि। 70 साल हुनखे थिया आहिनि, हाणे रब पाक तव्हां ते अज़ाब कंदो, हाणे उहो ख़बर न आहे त कहिड़े नमूने सां कंदो। असां रबुकुम ऐं यरहमकुम वन उतुम उदना वजअलना जहन्नम लिलकाफिरीन हसीरा। पहिरनि जे लाइ हिन दुनिया में त जेकी आहे आख़िरत में जहन्नम लाइ। इन हाज़ल क़ुरान यहदी लिल्लती हिया अक़वम वयुबशिरुल मोमिनीन अल्लज़ीन यअमलून अस्सालिहात अन लहुम अजरन कबीरा वन अल्लज़ीन ला युमिनून बिल आख़िरति لَهُمْ عَذَابًا أَلِيمًا الْإِنسَانُ بِالشَّرِّ بِالْخَيْرِ وَكَانَ الْإِنسَانُ عَجُولًا। इंसानु जेको आहे सो तकिड़ो ठाहियो वियो आहे ऐं पंहिंजो शर जी ॻाल्हि घणी दुआ शर भले अज़ाब अचे मूं ते अज़ाब अचे चैलेंज थो करे अलाह ताला खे। وجعلنا الليل والنهار آيتين فمحونا آية الليل وجعلنا آية النهار مبصرة لتبتغوا فضلا من ربكم ولتعلموا عدد السنين والحساب وكل شيء فصلناه تفصيلا। رات سمن جلا دي كم کرن جلا عبادت کان سوا رات نه هي جاگ جي سجو راتيون ऐं हिसाब करण जे लाइ त ॾींहं रातियूं हफ़्ता साल हुननि जो हिसाब रखण जे लाइ अलाह ताला शइ खे फसल ना तफ़सील करे ॿुधायो आहे। उहो कुल इंसान ना तहू पंहिंजे कंध में अलाह ताला उनख में विझी छॾियो आहे सिम जेका, हुन में सभु रिकॉर्ड थिए पियो। वनुखरज लहू यौम अल क़ियामत किताब यलकाउ मंसूर। क़यामत ॾींहुं उहा सिम जा खोली वेंदी जंहिंमें सॼो रिकॉर्ड थिए पियो ऐं चइबो सिखरा किताब खे कफ़ा बि नफ़्स कल यौम अलाइक हसीबा। पंहिंजो किताब तूं हाणे पाण ई पढ़, पाण ई पंहिंजे लाइ काफ़ी आहीं हिसाब करण जे लाइ। मन तदा फ़ैन नमा तदील नफ़्सी वमन दल फ़ैन नमाय दिलो अलहा ولا تزر وازره وزر اخرى کو بيو ما بيو بار نڪندو سب کو پنهنجا بار پان ڪندو وما كنا معذبين حتى نبعث رسولا कंहिं बि कड़ीअ ते असां अज़ाब नथा मोकिलियूं हेसि ताईं जो उन्हनि ते को रसूल न मोकिलियूं कंहिं कड़ीअ खे जॾहिं असीं हलाकु करणु चाहियूं त इरादो कंदा आहियूं त पोइ असां उन्हनि जा जेके वॾा माण्हू हूंदा आहिनि पेट भरियल चङा मां मुड़ुसु जेके वॾेरा चौधरी उन्हनि खे असीं हुकुम कंदा आहियूं छॾे ॾींदा आहियूं पोइ उहे बुछलायूं कंदा आहिनि घणियूं धरती ते पोइ उन ते हक़ थी वेंदो आहे असांजो अज़ाब पोइ असां उन्हनि खे तबाह कंदा आहियूं तबाही करणु जहिड़ो फ़ैदा वकम अलकना मिनल कुरून केतिरो केतिरा करन असां तबाह करे एतिरा जनरेशन्स ख़तमु करे छॾिया मिम्बा दिनू नू अल इस्लाम खां पोइ वकफ़ा बेरबिक बेदनू बि इबादी ख़बीरम बसीरा अलाह ताला काफ़ी आहे तव्हांजे अज़ाबनि जी ख़बर रखण जो पंहिंजे पंहिंजे बाननि जी ख़बर रखंदड़ ॾिसंदड़ आहे من كان يريد العاجلة عجلنا له فيها ما نشاء لمن نريد ثم جعلنا له جهنم يصلاها مذموما مدحورا ومن أراد الآخرة وسعى لها سعيها وهو مؤمن فأولئك كان سعيهم مشكورا قل لن نمد هؤلاء وهؤلاء من عطاء ربك وما كان عطاء ربك محظورا قل لن نمد هؤلاء وهؤلاء من عطاء ربك وما كان عطاء ربك محظورا انظر كيف فضلنا بعدهم على بعد وللآخرة أكبر درجات وأكبر تفضيلا لا تجعل مع الله إلها آخر فتقود مذموما مخذولا بين جي پوجا نہ کرو اللہ کا ثواب بین کے شریک نہ کرو اللہ سا ہن یہ اچے تھی جو تورات جا 10 کمانڈمنٹس ان جا احکامات उन्हनि जहिड़ा आहिनि हिते जेके पंहिंजे हित खां 22 आयत खां शुरू थियल ॻाल्हि इहसान إما يبلغن عندك الكبر أحدهما أو كلاهما فلا تقل لهما أف ولا تنهرهما وقل لهما قولا كريما واخفض لهما جناح الذل من الرحمة وقل رب ارحمهما كما ربياني صغيرا ربكم أعلم بما في نفوسكم إن تكونوا صالحين فإنه كان للأوابين غفورا وآتي ذا القربى حقه والمسكين وابن السبيل ولا تبذر تبذيرا إن المبذرين كانوا إخوان الشياطين وكان الشيطان لربه كفورا اكسترا ويگن خرچ نہ کر تی ما دیر اللہ دی راہ میں اجایو خرچ نہ کر شیطان جو بھا نہ تھی وما توردن عنهم ابتغاء رحمة من ربك ترجوها فقل لهم قولا ميسورا دین لا کان شجیش گال تسونو گالا گھنڑ وارے کا ولا تجعل يدك مغلولة إلى عنقك ولا تبسطها كل البسط فتقعد ملوما محسورا إن ربك يبسط الرزق لمن يشاء ويقدر إنه كان بعباده خبيرا بصيرا ولا تقتلوا أولادكم أولادك قتلك يوم خشيتي إملاك سنيارة بجدبك هام نانو نرزقهم وإياكم أسين تاك ونن كيف أسين تارزق ديون تاك وأسين تارزق ديون إن قتلهم كان خطا كبيرا ولا تقربوا الزنا إنه كان فاحشة وساء سبيلا ولا تقتلوا النفس التي حرم الله إلا بالحق ومن قتل مظلوما فقد جعلنا لوليه سلطانا فلا يسرف في القتل إنه كان منصورا اللهم صل على سيدنا محمد وعلى سيدنا ولا تقربوا مال اليتيم إلا بالتي هي أحسن حتى يبلغ أشده وأوفوا بالعهد إن العهد كان مسؤولا وأوفوا الكيل وإذا كلتم وزنوا بالقسطاس المستقيم ذلك خير وأحسن تأويلا ولا تقف ما ليس لك به علم إن السمع والبصر والفؤاد كل أولئك كان عنه مسؤولا کंहिं ॻाल्हि ते अनॼाणाई खां बीह न रह मुंहिंजे हंधि ऐं तुंहिंजे कननि जी ॻाल्हि ऐं तुंहिंजी अखियुनि जी ॻाल्हि तुंहिंजी दिलि जी ॻाल्हि सभिनी जो हिसाबु तोखां पुछियो वेंदो इन सम अवल बसर अवल फुआ न कुल उलाइक कान मसूल वला तख़फ़ु मालय सल कबी इल्म इन सम अवल बसर अवल फुआद كل أولئك كان عنه مسؤولا ولا تمشي في الأرض مرحا دهرتي ذكر جي نهل إنك لن تخرق الأرض ولن تبلغ الجبال طولا كل ذلك كان سيئه عند ربك مكروها ديكي برايو عن إذن سبح الله تعالى مكروها قفنا فضك لان ذلك مما أوحى إليك ربك من الحكمة ولا تجعل مع الله إلها آخر فتلقى في جهنم ملوما مدهورا عربي قال يوم فأفاسفاكم ربكم بالبنين واتخذ من الملائكة إناثا إنكم لتقولون قولا عظيما نايستين سوي دوراتيون قاليون وهان چاليتيون اي آياتون ولقد صرفنا في هذا القرآن ليذكروا وما يزيدهم إلا النفورا قل لو كان ما هو آلهة كما يقولون إذن لابتغوا إلى ذي العرش سبيلا سبحانه وتعالى عما يقولون علوا كبيرا تسبح له السماوات السبع والأرض ومن فيهن وإن من شيء إلا يسبح بحمده ولكن لا تفقهون تسبيحهم إنه كان حليما غفورا الله تعالى جي پاکائي بيان ڪريو ۽ سڀ شيون جيڪي آهن پاکائي وڏائي ۽ هو علوان كبيرا جيڪو جيڪو توهان چئو ٿا اهو وڏي ڳالهه آهي مطلب شرڪ واري ڳالهه ऐं त सभु उन जी पाकाई जी आसमान में ज़मीन में जेके बि सतनि ई आसमान में जेके ज़मीन में आहिनि से सभु अलाह ताला जी पाकाई बयानु कनि था उहा का बि शइ अहिड़ी कान्हे जेका तस्वीर न कंदी हुजे अलाह ताला जी हुनजी हमद न कंदी हुजे तारीफ़ साराह न कंदी हुजे शुकुर न कंदी हुजे भला किला तफ़ाहू न तस्वीर हुउमि त ई हुननि जी शयुनि जो तस्वीर नथा ॿुधो सम्झो कोन था إنه كان حليما غفورا الله تعالى حليما غفورا وَإِذَا قَرَأْتَ الْقُرْآنَ جَعَلْنَا بَيْنَكَ وَبَيْنَ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ حِجَابًا مَّسْتُورًا. जॾहिं तूं क़ुर थो पढ़ी नबी पाक सलाहु वसलम, तॾहिं असां उन्हनि जे जेके ईमान था आणनि क़ुर मंझि ऐं जेके नथा ईमान आणनि उन्हनि जे विच में हिजाब अची थो वञे मस्तूर लिकलु. हुनजे कलबनि ते दिलियूं, दिलनि ते परदा ऐं ॿुधण जे कननि ते वखर. वैदा ज़करत रबकफ़िल क़ुरान वादहु वल्लाहु अला अदबारिहिम नुफूरा. जे तूं हिकिड़े अलाह जी ॻाल्हि थो करीं त हू भॼी त वञनि था पुठियां पेर नफ़रत सां टाखाई. नानो आलम बीमा यस्तमयून इलाइक वेज़ुम नजवा इज़ यक़ूल ज़ालिमून इन तत्तबियून इल्ला रजुलम मसूरा. जॾहिं ॿुधनि नथा त पोइ भॼनि था ऐं पंहिंजो पाण में ॻाल्हियूं था कनि त असीं छा हिन रजुल जेको मसूर आहे, जेको जादू थियल आहे, उनजे पोयां हलूं. منظر كيف ضربوا لك الامثال فضلوا فلا يستطيعون سبيلا وقالوا اذا كنا اذا منورفات ان لم بعوسون خلقا جديدا كل كونوا حجاره او حديدا او خلقا مما يكبر في صدوركم فَسَيَقُولُونَ مَنْ يُعِيدُنَا قُلِ الَّذِي فَطَرَكُمْ أَوَّلَ مَرَّةٍ فَسَيُنْغِضُونَ إِلَيْكَ رُءُوسَهُمْ وَيَقُولُونَ مَتَى هُوَ قُلْ عَسَى أَنْ يَكُونَ قَرِيبًا يَوْمَ يَدْعُوكُمْ فَتَسْتَجِيبُونَ بِحَمْدِهِ فَتَظُنُّونَ إِنْ لَبِثْتُمْ إِلَّا قَلِيلًا وَكُلِّ عِبَادِي يَقُولُ الَّتِي أَحْسَنُ إِنَّ الشَّيْطَانَ يَنْزَغُ بَيْنَهُمْ. شیطان وچ ۾ نزغ ٿو وجھے. إِنَّ الشَّيْطَانَ كَانَ لِلْإِنْسَانِ عَدُوًّا مُبِينًا. پدرو دشمن هو شیطان انسان جو. رَبُّكُمْ أَعْلَمُ بِكُمْ إِنْ يَشَأْ يَرْحَمْكُمْ أو إن يشع يعذبكم فما أرسلناك عليهم وكيلا وربك أعلم بمن في السماوات والأرض. جيكي آسمان زمين ما انتن سبين كي الله تعالى جاني دو. ولقد فضلنا بعض النبيين على بعض واتينا داود زبورا. قل ذو الذين زعمتم من دوني فلا يملكون كشف الضر عنكم ولا تحويلا أولئك الذين يدعون يبتغون إلى ربهم الوسيلة أيهم أقرب ويرجون رحمته ويخافون عذابه إن عذاب ربك كان محذورا وإن من قرية إلا نحن نهلكوها قبل يوم القيامة का बि करियो कोन्हे जंहिंखे असीं हलाक न कयूं पंहिंजे क़यामत खां अॻु में. ऐं मुअज़्ज़िबू हा या उनखे अज़ाब न ॾियूं असीं धरती ते हिन ते, जीअं हींअर ॾिए पियो अज़ाब अलाह सुभानहू ताला अमेरिका खे ऐं यूरोप खे सभिनी खे कठो करे सभिनी खे. ऐं मुअज़्ज़िबू आज़ाबन शदीदा कान ज़ालिक फ़िल किताब मस्तूरा. सॼो किताब में असां लिखी छॾियो आहे. मना मनाना मनाना नुरसिल बिल आयाति इला अन कज़ब बि हल वलून वाथैना समूदन्ना ख़त मुबसरतन फ़ज़लमू बिहा وَمَا نُرْسِلُ بِالْآيَاتِ إِلَّا تَخْوِيفًا وَإِذْ قُلْنَا لَكَ إِنَّ رَبَّكَ أَحَاطَ بِالنَّاسِ. याद कर जॾहिं असां चयो हो तोखे त असां माण्हू इंसाननि जो अहातो करे छॾियो आहे, घेरो करे छॾियो आहे. वी हैव وَمَا جَعَلْنَا الرُّؤْيَا الَّتِي أَرَيْنَاكَ إِلَّا فِتْنَةً لِلنَّاسِ وَشَجَرَةَ الْمَلْعُونَةَ فِي الْقُرْآنِ. ऐं जेको तोखे असां ॾेखारियो ॻाल्हि जेका इस्लाम महराजी, उहा फितनो आहे माण्हुनि जे लाइ, के मञींदा खोल के उहो न मञींदा हुन ॻाल्हि खे. वरी शजरत मलूनत जी का ॻाल्हि क़ुर में कई अथऊं, उहो फितनो आहे माण्हुनि जे लाइ. نُخَوِّفُهُمْ فَمَا يَزِيدُهُمْ إِلَّا طغيانم كبيرا. بس قلنا یاد کر دین چاچو من فر سبنی فرشتن کے آدم کے سدو کرو پوچھاتے ہو. بس قلنا للملائکۃ اسجدوا لآدم فسجدوا الا ابلیس قال اسجد لمن خلقت طینا قال رأيتك هذا الذي کرمت علی لئن أخرتني إلى يوم القيامة لأتنكن ذريته إلا قليلا. جي مڪي تو چڙي ڏيندين پوء ان جي پار پٽي نس تو جي جن کي تو وڏي عزت ني آهي مڪا وڌي. قال اصحاب فمن تبعك منهم فإن جهنم جزاؤكم جزاء موفورا واستفزز من استطعت منهم تينگ ديارن کي سگي جن ما پنهنجي آواز منهم بصوتك واجلب عليهم بخيلك ورجلك وشارك شاركهم في الاموال والاولاد وعدهم وما يعدهم الشيطان الا غرورا. إِنَّ عِبَادِي لَيْسَ لَكَ عَلَيْهِمْ سُلْطَانٌ وَكَفَى بِرَبِّكَ وَكِيلًا. رَبُّكُمُ الَّذِي يُزْجِي لَكُمُ الْفُلْكَ فِي الْبَحْرِ لِتَبْتَغُوا مِنْ فَضْلِهِ إِنَّهُ كَانَ بِكُمْ رَحِيمًا. وَإِذَا مَسَّكُمُ الضُّرُّ فِي الْبَحْرِ دَلَّ مَنْ تَدْعُونَ إِلَّا إِيَّاهُ فَلَمَّا نَجَّاكُمْ مِنَ الْبَرِّ أَرَدْتُمْ وَكَانَ الْإِنسَانُ كَفُورًا. أَفَأَمِنْتُمْ أَنْ يَخْسِفَ بِكُمْ جَانِبَ الْبَرِّ أَوْ يُرْسِلَ عَلَيْكُمْ حَاصِبًا ثُمَّ لَا تَجِدُوا لَكُمْ وَكِيلًا. أَفَأَمِنْتُمْ أَنْ يُعِيدَكُمْ فِيهِ تَارَةً أُخْرَى فَيُرْسِلَ عَلَيْكُمْ قَاصِفًا مِنَ الرِّيحِ فَيُغْرِقَكُمْ بِمَا كَفَرْتُمْ ثُمَّ لَا تَجِدُوا لَكُمْ عَلَيْنَا بِهِ تَبِعًا. وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ وَعَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ وَفَضَّلْنَاهُمْ عَلَى كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا. يوم ندعو كل أناس بإمامهم فمن أوتي كتابه بيمينه فأولئك يقرؤون كتابهم ولا يظلمون فتيلا. ومن كان في هذه أعمى يقوهن من درتي من دو فهو في الآخرة أعمى وآخرت من بعد دو وأدل سبيلا. وَإِنْ كَادُوا لِيَفْتِنُونَكَ عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ لِتَفْتَرِي عَلَيْنَا غَيْرَهُ وَإِذًا لَّاتَّخَذُوكَ خَلِيلًا. وَلَوْلَا أَن ثَبَّتْنَاكَ لَقَدْ كِدْتَ تَرْكَنُ إِلَيْهِمْ شَيْئًا قَلِيلًا. إِنَّ لَعَذَقْنَاكَ ضِيفَ الْحَيَاةِ وَضِيفَ الْمَمَاتِ ثُمَّ لَا تَجِدُ لَكَ عَلَيْنَا نَصِيرًا. وَإِنْ كَادُوا لَيَسْتَفِزُّونَكَ مِنَ الْأَرْضِ لِيُخْرِجُوكَ مِنْهَا وَإِذًا لَا يَلْبَسُونَ خِلَافَكَ إِلَّا قَلِيلًا. سُنَّةَ مَنْ قَدْ أَرْسَلْنَا قَبْلَكَ مِنْ رُسُلِنَا وَلَا تَجِدُ لِسُنَّتِنَا تَحْوِيلًا. أقم الصلاة لدلوك الشمس إلى غسق الليل وقرآن الفجر إن قرآن الفجر كان مشهودا ومن الليل فتحجد به نافلة لك عسى أن يفاسك ربك مقاما محمودا وقل رب أدخلني مدخل صدق وأخرجني مخرج صدق واجعل لي من لدنك سلطانا نصيرا فقل جاء الحق والحق الباطل إن الباطل كان زهوقا وننزل من القرآن ما هو الشفاء ورحمة للمؤمنين ولا يزيد الظالمين إلا خسارا وإذا نمن على الإنسان يعرض ونأى بجانبه وإذا مس الشر كان يئوسا قل كل يعمل ولا شاكلته فربكم أعلم بمن هو أهدى سبيلا يسألونك عن الروح قل الروح من أمر ربي وما أوتيت من العلم إلا قليلا ولئن شئنا لنذهبن بالذي أوحينا إليك ثم لا تجد لك به علينا وكيلا إلا رحمة من ربك إن فضله كان عليك كبيرا अलाह ताला फरमाए थो जेकर असीं चाहियूं तोखे जेका वही मोकिलियूं था या असीं तोखे खसे उन वठूं ऐं पोइ हुन छा करीं बिल्ला रहमत तुंहिंजे रहमत आहे तुंहिंजे रब जी तो ते ऐं तुंहिंजे फज़ल रब पाक जो तो ते वॾो फज़ल आहे وَلَئِن شِئْنَا لَنَذْهَبَنَّ بِالَّذِي أَوْحَيْنَا إِلَيْكَ ثُمَّ لَا تَجِدُ لَكَ بِهِ عَلَيْنَا وَكِيلًا إِلَّا رَحْمَةً مِّن رَبِّكَ إِنَّ فَضْلَهُ كَانَ عَلَيْكَ كَبِيرًا قُلْ لَئِنْ اجْتَمَعَتِ الْإِنسُ وَالْجِنُّ عَلَىٰ أَن يَأْتُوا بِمِثْلِ هَٰذَا الْقُرْآنِ لا يأتون بمثله ولو كان بعضهم لبعض ظهيرا ولقد صرفنا للناس في هذا القرآن من كل مثل فأبى أكثر الناس إلا كفورا وقالوا لن نؤمن لك حتى تفجر لنا من الأرض ينبوعا أو تكون لك جنة من نخيل وعنب وتفجر الأنهار خلالها تفجيرا أو تسقط السماء كما زعمت علينا كسفا أو تأتي بالله والملائكة قبيلا أو يكون لك بيت من زخرف أو ترقى في السماء ولن نؤمن لرقيك حتى تنزل علينا كتابا نقرأه قل سبحان ربي هل كنت إلا بشرا رسولا وما منع الناس أن يؤمنوا إجاهم الهدى إلا أن قالوا أبعث الله بشرا رسولا قل لو كان في الأرض ملائكة يمشون مطمئنين لنزلنا عليهم من السماء ملكا رسولا قل كفى بالله شهيدا بيني وبينكم إنه كان بعباده خبيرا بصيرا ومن يهد الله فهو المهتد ومن يضلل فلن تجد لهم أولياء من دوني ونحشره يوم القيامة على وجوههم عميا وبكما وصما مأواهم جهنم كلما خبت زدناهم سعيرا كي بوت بر اتندا قيامت جي وجوههم عميا انداتي كي گودن بر اتندا جي جاسيا صورت ۾ آهي كي سدا اتندا حضرت جي نبي ۽ صالح جيڪي هوندا ذلك جزاؤهم بأنهم كفروا بآياتنا فقالوا وإذا كنا عظاما ورفاتا أئنا لمبعوثون خلقا جديدا أولم يروا أن الله الذي خلق السماوات والأرض قادر على أن يخلق مثلهم وجعل لهم أجلا لا ريب فيه فأبى الظالمون إلا كفورا قل لو أنتم تملكون خزائن رحمة ربي إذا لأمسكتم خشية الإنفاق وكان الإنسان قتورا وَلَقَدْ آتَيْنَا مُوسَى تِسْعَ آيَاتٍ بَيِّنَاتٍ يعني حضرت موسى جي نون نشانن جي گال اور آخري ڏيهن جيڪي قيامت کان اڳ ۾ يهودي جيڪي ڪندا گڏ ٿيندا وغيرہ ان جي گال وري موٽي سڄي نه قريب صورت بني اسرائيل چئجي ٿو ان کي وَلَقَدْ آتَيْنَا مُوسَى تِسْعَ آيَاتٍ بَيِّنَاتٍ فَاسْأَلْ بَنِي إِسْرَائِيلَ إِذَاهُمْ فَقَالَ لَهُ فِرْعَوْنُ إِنِّي لَأَظُنُّكَ يَا مُوسَى مَسْحُورًا قَالَ موسى عليه السلام جواب جنو فرعون كتاب قَالَ لَقَدْ عَلِمْتَ مَا أَنْزَلَ هَؤُلَاءِ إِلَّا رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ بَصَائِرَ وَإِنِّي لَأَظُنُّكَ يَا فِرْعَوْنُ مَثْبُورًا ऐं सम्झां थो तूं तबाह थियण वारो आहीं मञी नथो इन करे मूंखे सम्झ में अचे थो त तूं थींदे तबाह नेठि फराद ऐं यस्तफ़िज़हुम मिनल अर्द फ़ख़ रखना जमी पोइ असां तो फिरौन खे ग़र्क़ कयोसीं वकुलना मिम बदील बनी साइल ही क़यामत खां अॻु में बनी साइल जा पहिरीं बि मनी साइल जी ॻाल्हि पई हले हिते पिया त असां चयो हुननि खे मनी साइल खे उस्कुनू अर्द सुकून धरती रहो फैज़ा जाओ वादुल आख़िरत जेको आख़िरी वाइदो ईंदो जीना बिकुम लफ़ीफ़ो तव्हांखे गॾे आणींदासूं सलाड़े हाणे हिन ई माना ॿई आहिनि त क़यामत ॾींहुं गॾे आणियूं या क़यामत खां अॻु धरती ते क़यामत थियण खां अॻु में जी इहा निशानी हूंदी जो तईं गॾु थींदो यरूशलम वग़ैरह में त इहे ॻाल्हियूं जेके आहिनि से ईसाई मञनि था यहूदी मञनि था मुस्लमान मञनि था त इहे हिते सभु गॾु थींदा ऐं हीअ जेको नाथान याहू हींअर ज़ुल्म जेको करे पियो हिन जी निशानी हीअ अलाह ताला क़ुर में अॻु में ई चई छॾी हुई त हिते इहे गॾु थींदा पोइ इहे बदमाशी कंदा पोइ हिन ते हक़ थींदो वबिल हक़ अंज़ल नाओ वबिल हक़ नज़ल वमा अरसल नाक इलाह मुबशर وقرآنا فرقناه لتقرأه على الناس على مقص ونزلناه تنزيلا قل آمنوا به أو لا تؤمنوا من يون من يون إن الذين أوتوا العلم من قبله إذا يطلع عليهم يخرون للأذقان سجدا ويقولون سبحان ربنا इन कान वादो रबिनाल मफ़ूला हिननि यहूदियुनि में ई के आहिनि जेके सजदे करण वारा हुनजी ॻाल्हि आहे पाण सजदे जी आयत अचे थी यखरून लिल अज़ख़ान खाॼनि भर किरनि था यबकून रोअंदे यज़ीदुहुम ख़ुशूआ हुनजी ख़ुशू हुननि जो अलाह ताला जो ख़ौफ़ हुननि जी आज़ज़ी हुनजी वधे थी इहो सजदे जी आयत आहे हिते सिधो करणु अलाह सुभान रबी अला हमदी सुभान रबी अला हमदी सुभान रबी अला हमदी अलाह हिन जलनादुरमान अयामन तदूल वला तजहर बि सलातिक वला तुखाफ़ित बिहा وَابْتَغِ بَيْنَ ذَلِكَ سَبِيلًا وَقُلِ الْحَمْدُ لِلَّهِ الَّذِي لَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ وَلَمْ يَكُنْ لَهُ وَلِيٌّ مِنَ الذُّلِّ وَكَبِّرْهُ تَكْبِيرًا وَقُلِ الْحَمْدُ لِلَّهِ الَّذِي لَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ وَلَمْ يَكُنْ لَهُ وَلِيٌّ مِنَ الذُّلِّ وكبره تكبيرا صدق الله العلي العظيم وصدق رسوله نبي الكريم نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم